नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म चाहिँ तपाईँको आफ्नै लोक सङ्गीतको सहयात्री दिवस मगर। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अनि यो कार्यक्रम लोक झन्कार हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम लोक झन्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ अनि कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने आजको यो मङ्गलबारे बसाइमा केही समय पहिला बजारमा निस्किएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु र मिठा मिठा लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु। राजु परियार अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको लोक भाका फुलमा मौरी डुल्ने बेलामा भने भाका अवक्रममा तपाईँको लागि एउटा चिठी लेख्न मन लाग्छ जुनमा भाकाले भन्दै थियो एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ। राजन ठकुरी अनि सिर्जना बिराई थापाको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँले कार्यक्रम लोकझङ्कार सुनेर बसिरहनु भएको छ। आजको यो मङ्गलबार व्यवसायमा हामी केही पहिला बजारमा निस्किएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र केही पहिला केही समय अगाडि निस्किएका बजारमा आएका भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु। अर्को एउटा भाकाबाट राजु परिवार अनि देवी घरतीको सुमधुर आवाज रहेको छ यो भाकामा। यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज र कार्यक्रम लोकझङ्कार सँगै रहनुहोला। Pulma यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउँको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-5603-41, एम्बुलेन्स 98-455-64-222। टिभिएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 माई स्कुटर अफ द इयरबाट सम्मानित। यो एकैछिन विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगा सुनिरहनु भएको छ र कार्यक्रम लोकझङ्कारको बसाइ सँगै हुनुहुन्छ। कार्यक्रम लोकझङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ त कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने आजकै यो मङ्गलबारे बसाइमा केही समय पहिला निस्किएका बजारमा निस्किएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिइराखेका छौँ र अब ढिला नगरिकन अर्को भाकालाई फेरि पनि कार्यक्रममा स्थान दिने बेला भएको छ। बल्ल पर्यो माकुरी जालैमा राजु परिवार अनि विष्णु माझीको सुमधुर आवाजमा यो भाकालाई कार्यक्रममा स्थान हामी तेस्रो स्थानमा दिइराखेका छौँ। Bye. बल्ल पर्यो निर्माया माकुरी जालेमा राजपरिवार अनि विष्णुमाझीको सुमधुर आवाजमा सजेको यो लोकभाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। आजको यो मङ्गलबारी व्यवसायमा हामीले केही समय पहिला निस्किएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। हामी हरेक दिन हरेक प्रस्तुतिको साथ हामी उपस्थित हुने गर्दछौँ। कहिले हामी पुराना भाकाहरू बजाउँछौँ, कहिले नयाँ भाकाहरू बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ। आजको यो मङ्गलबारी व्यवसायमा केही समय पहिला निस्किएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। तपाईँले वनपाका जाँदा गुनगुनाउने भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। यिनै भाकाहरू प्रस्तुत गर्दा गर्दै आजको लागि कार्यक्रमको समय पनि सकिने लागेको छ। अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz। भोलि फेरि कार्यक्रम लोकझङ्कारका अर्को नवीनतम श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ। जाँदा जाँदै विमलराज छेत्री अनि बिमा कुमारी दुराको सुमधुर आवाजमा रहेको लोक भाका जापान टोकियो मैले चिठी पठाएकै थिएँ नि कता रोकियो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने विष्णुलाई पनि विशेष आभारी व्यक्त गर्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। गाउँघर समाजको दर्पण सुन्नु।